गर्नुहुने पनि जनाइएको छ। यस्तै सुकीले प्रजातान्त्रिक समाजवादको भविष्य विषयको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। सुकी आइतबार बिहान लुम्बिनी जानुहुनेछ भने त्यसै दिन सुन्दरी जलको बिपी सङ्ग्रहालयको पनि अवलोकन गर्नुहुनेछ। नेत्री सुकी सोमबार 40 वर्ष अघि नेपालमा रहँदा दीक्षा लिएको काठमाडौँ नागालमा रहेको धर्मकृति बिहारमा पुगेर त्यसै दिन स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई सही दिशामा हाँक्न आफूले अध्यक्षमा जिम्मेवारी दिएको बताउनु भएको छ। प्रेस चौतारी नेपाल कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भन्नुभयो, मेरो अध्यक्षमा पार्टीलाई उम्मेदवारी पार्टीलाई नयाँ दिशामा दोहोर्याउने हो। 9 राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा कार्यकर्ता भेटघाटमा पुग्नुभएका नेता नेपालले पत्रकार सम्मेलनमा एमाले पार्टीलाई जोगाउन अध्यक्ष बन्न लागेको स्पष्ट पार्नु भएको छ। पार्टी रूपान्तरणका लागि पनि नीति र नेतृत्वमा रूपान्तरण आवश्यक भएको उहाँको भनाइ छ। नेतृत्व सही हुनुपर्छ, तब मात्रै पार्टीलाई अगाडि बढाउन सकिन्छ, उहाँले भन्नुभयो। वरिष्ठ नेता नेपालले पार्टी नेतृत्वमा ध्यान दिन समेत कार्यकर्तालाई आग्रह गर्नुभएको छ। परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ। यसका लागि दिउँसो 1 बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारीले जानकारी दिनुभएको छ। प्राविधिक त्रुटि नआए बेलुकी 5 बजेसम्म नतिजा सार्वजनिक गरिने उहाँले बताउनु भएको छ। गत वर्षभन्दा यस वर्ष 6 दिन अगाडि नै परीक्षाफल सार्वजनिक गर्ने तयारी भएको छ। यस वर्ष नियमिततर्फ 4,19,352 र एक्जाम डेटतर्फ 1,46,733 जनाले परीक्षा दिएका थिए। परीक्षा नियन्त्रण कार्यालयले उत्तर पुस्तिका परीक्षण सकेर परीक्षण गर्ने, कम्प्युटरमा एन्ट्री गर्ने, परीक्षार्थीको हाजिरी रुजु गर्ने, गल्ती पत्ता लगाउन, मिसिङ गर्ने, बुक निकाल्ने लगायतका अधिकांश कार्य सकेर अन्तिम रुजु गर्ने कार्य भइरहेको कार्यालयले जानकारी दिएको छ। भारत छत्तिसगढको मिसाइलमा स्टिल प्लान्टमा विषाक्त ग्यास चुहिँदा 6 जनाको ज्यान गएको छ। 40 भन्दा बढी बिरामी परेका छन्। तीमध्ये 12 जनाको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। ज्यान गुमाउनेमा प्लान्टका 2 जना उपमहाप्रबन्धक समेत रहेको कम्पनीका मुख्य कार्यकारी अधिकृत यस चन्द्रशेखरले बताउनु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। हिजो बेलुकी स्टिल प्लान्टको पानी आपूर्ति विभागको पम्प हाउसमा पाइप मर्मतको काम भइरहेका बेला पानीको पाइप र सँगै जोडिएको ग्यास पाइप पनि विस्फोट भएको थियो। ग्यास पाइपबाट विषाक्त मिथेन र कार्बन मोनोअक्साइड ग्यास चुहिँदा कर्मचारी बेहोस भएको समाचारमा उल्लेख गरिएको छ। घटनाको जानकारी पाउने बित्तिकै घटनास्थल पुगेका उपमहाप्रबन्धक, अग्नि नियन्त्रक र कर्मचारीको विषाक्त ग्यासका कारण ज्यान गएको हो। र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज 3 वटा खेल हुँदैछन्। पहिलो खेलमा समूह एका मेक्सिको र क्यामरुन राति 9:45, दोस्रो खेलमा समूह बीका स्पेन र नेदरल्यान्ड 9:01 भिन्नेछन्। तेस्रो खेल भने 9:45 बिहान समूह बीका चिली र अस्ट्रेलिया बीच हुनेछ। आज स्पेन र नेदरल्यान्ड बीचको खेललाई निकै महत्त्वका साथ हेरिएको छ। सन् 2010 विश्वकप फाइनलमा खेलेका यी दुई टोली यसपटक समूह चरणमा नै भिन्न लागेका छन्। गत संस्करणको फाइनलमा नेदरल्यान्डलाई 1-0 हराउँदै स्पेनले उपाधि जितेको थियो। तर त्यसअघि सन् 2000 भएका 2 मैत्रीपूर्ण खेलमा नेदरल्यान्डले स्पेनलाई हराएको थियो। आज स्पेनको स्किल र नेदरल्यान्डको स्पिड हेर्न लायक हुने अपेक्षा पनि गरिएको छ। 3 पटक फाइनल खेले पनि नेदरल्यान्डले भने उपाधि जित्न सकेको छैन। स्पेनले पनि सन् 2010 पहिलो पटक विश्वकपको उपाधि जितेको हो। यस्तै मेक्सिको र क्यामरुन अहिलेसम्म 1 पटक मात्रै खेलेका छन्। सन् 1993 भएको अन्तर्राष्ट्रिय खेलमा मेक्सिको 1-0 विजयी भएको थियो। चिली र अस्ट्रेलिया बीच 5 पटक खेल भएकोमा 3 पटक चिली र 1 पटक अस्ट्रेलिया विजयी बनेको छ। एउटा खेल बराबरीमा सकिएको थियो। यसैबीच युवा स्ट्राइकर नेमार चम्केपछि ब्राजिलले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। विश्वकपको पहिलो खेलमा ब्राजिलले क्रोएसियालाई 3-1 हराएको हो। हौस् त, बिहान 11 बजेको अर्पण खबर सकियो। अनिता अर्याल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा